تفسير: واعلموا أن ما غنمتم من شيء فأن لله خمسه وللرسول ولذي القربى واليتامى والمساكين وابن السبيل. اور جان لو کہ جو مال غنیمت تم نے حاصل کیا، من شیء، کچھ بھی، فأن للہ، تو بے شک اللہ کے لیے ہے، خمسہ، اس کا پانچواں حصہ، وللرسول، اور رسول کے لیے صلی اللہ علیہ وسلم، ولذی القربیٰ، اور رشتہ داروں کے لیے، ولیتامیٰ، اور یتیموں کے لیے، والمساکین، اور مسکینوں کے لیے، وابن السبیل، اور مسافروں کے لیے. ان کنتم آمنتم باللہ، اگر ہو تم اللہ پر ایمان رکھتے، وما انزلنا علی عبدنا، اور جو ہم نے نازل کیا اپنے بندے پر، یوم الفرقانی، فرقان کے دن، فرق کرنے والے دن، یوم التقى الجمعان، جس دن ملاقات کی تھی دو جماعتوں نے، واللہ علی کل شیء قدیر، اور اللہ ہر چیز پر قدرت رکھنے والا ہے. آپ دیکھ رہے ہیں، غور کر رہے ہیں کہ اس سورت میں وَعْلَمُوا کا لفظ کئی بار آیا ہے، آیت 24 میں، 25 میں، 28 میں، پھر 40 میں، اور پھر 41 میں یہاں پر. تو اس سے کیا پتہ چلتا ہے کہ بارہا اسلام ہمیں جان لینے پر، علم حاصل کرنے پر متوجہ کرتا ہے. یہاں پر اس سوال کا جواب دیا جا رہا ہے جو سورت کے شروع میں کیا گیا تھا، اور وہ کیا تھا؟ یسألونک عن الانفال، وہ سوال کرتے ہیں آپ سے غنیمتوں کے بارے میں. قل الانفال للہ والرسول، کہہ دیجئے غنائم تو اللہ کے لیے ہیں اور رسول صلی اللہ علیہ وسلم کے لیے ہیں. فاتقوا اللہ، پس تقوی اختیار کرو اللہ کا، ڈرو اللہ سے، وَأَصْلِحُوا ذَاتَ بَيْنِكُمْ، اور اصلاح کرو آپس کے تعلقات کی، وَأَطِيعُوا اللَّهَ وَرَسُولَهُ، اور اطاعت کرو اللہ اور اس کے رسول کی، اِن كُنْتُم مُؤْمِنِينَ، اگر تم مومن ہو. تو ہم دیکھتے ہیں کہ سورت کے شروع میں مسلمانوں نے جب غنیمت کا قانون معلوم کرنا چاہا تو اللہ تعالیٰ نے ان کو اپنے باہمی تعلقات کی اصلاح پر متوجہ کیا، تقویٰ کا حکم دیا، اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کی اطاعت کا حکم دیا، اور ان کے اندر ایمان کے مختلف جو تقاضے ہیں ان کو پورا کرنے کی طرف متوجہ کیا گیا. اور جب ایمان کی ترویج یا ایمان کی طاقت ان کے دل میں آ گئی تو عملی قانون دیا گیا تاکہ اس قانون کو پھر خوشی سے قبول کریں اور اس پر عمل بھی کریں. تو فرمایا کہ وَعْلَمُوا، جان لو، اب علم حاصل کرو، انما غنمتم، کہ جو کچھ بھی تم نے غنیمت حاصل کی. غنم الشیء کا مطلب ہوتا ہے کوئی چیز بغیر کسی بدل کے حاصل کرنا، کسی عوض کے بغیر کچھ حاصل کرنا. اسی سے لفظ غنیمت ہوتا ہے، جس سے مراد وہ مال و اسباب ہے جو میدان جنگ میں کفار سے مسلمان مجاہدین کو حاصل ہوتا ہے. میدان جنگ میں حاصل ہونے والے مال کو نفل یا غنیمت سے کیوں تعبیر کیا جاتا ہے؟ اس لیے کہ یہ جہاد کا معاوضہ نہیں ہوتا. جہاد کس لیے کیا جاتا ہے؟ اللہ کی رضا کے لیے، مال حاصل کرنے کے لیے نہیں. کیونکہ جہاد اور قتال کا تو کوئی معاوضہ دنیا میں دیا ہی نہیں جا سکتا، وہ تو اتنا اعلیٰ درجے کا کام ہے کہ جس کا صلہ تو اللہ تعالی جنت ہی کی شکل میں دے گا، قیامت ہی کے دن دے گا. نفل جیسا کہ آپ جانتے ہیں کہ زائد چیز کو کہا جاتا ہے، تو بتانا یہ مقصود ہے کہ یہ ایک زائد فائدہ ہے جو مجاہد کو حاصل ہوتا ہے. مجاہد تو اپنا فرض ادا کرتا ہے جہاد کر کے، اور وہ ہمیشہ کی زندگی میں صلہ پاتا ہے، تو یہ بغیر کسی بدل کے جو میدان جنگ میں تمہارے ہاتھ آیا. انما غنمتم, غنمتم یعنی کسی معاوضے کا بغیر جو تم کو مل گیا, من شیئن کوئی بھی چیز. من شیئن کیوں کہا گیا؟ کہ جو کچھ بھی ہو, تھوڑا ہو یا زیادہ ہو, قیمتی ہو یا معمولی ہو, سب کو جمع کیا جائے. کسی بھی شخص کو تقسیم سے پہلے کوئی بھی چیز اپنے پاس رکھنے کی اجازت نہیں. حدیث میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم اس آیت کے مطابق ہمیشہ لڑائی کے بعد فرمایا کرتے تھے, اعلان کیا کرتے تھے, یہ غنائم تمہارے ہی لیے ہیں, میری اپنی ذات کا ان میں کوئی حصہ نہیں سوائے خمس کے, اور وہ خمس بھی تمہارے ہی اجتماعی مصالح پہ صرف کر دیا جاتا ہے, لہذا ایک ایک سوئی اور ایک ایک دھاگا تک لا کر رکھ دو. یعنی ایک سوئی کتنی معمولی چیز ہوتی ہے کہ عموماً گر جاتی, پتہ بھی نہیں چلتا کہاں گئی. کوئی چھوٹی یا بڑی چیز چھپا کر نہ رکھو کہ ایسا کرنا شرمناک ہے اور اس کا نتیجہ دوزخ ہے. یعنی یہاں پر پھر امانت کی طرف متوجہ کیا جائے کہ جو بھی غنیمت تم کو ملی ہے, من شیئن کچھ بھی جو ملا ہے, تو پھر اس کو تقسیم کیسے کیا جائے گا؟ پہلے تو اکٹھا کیا جائے گا, جمع کیا جائے گا, پھر اس کے بعد ڈویژن شروع ہوگی. کیسے؟ فَأَنَّ لِلَّهِ خُمُسَهُ, تو بے شک اللہ کے لیے ہے اس کا پانچواں حصہ, وَلِلرَّسُولِ اور رسول کے لیے. اللہ تعالیٰ تو بے نیاز ہے, اس کو مجاہدین کے مال سے کیا دلچسپی, تو پھر اللہ کا نام کیوں لیا گیا؟ ایک وجہ تو یہ بتائی جاتی ہے کہ تبرک کے طور پر لیا گیا, اور دوسرا یہ کہ اللہ تعالیٰ ہر چیز کا مالک ہے, حکم بھی اسی کا چلتا ہے, لہذا جو کچھ تمہیں اللہ کے نام پر ملا وہ اصل میں ہے تو اسی کا. تو فَأَنَّ لِلَّهِ خُمُسَهُ, اللہ کے لیے اس کا پانچواں, اور اللہ کے نام پر جو مال الگ کیا جائے پھر وہ لوگوں ہی پر خرچ ہوگا, وَلِلرَّسُولِ اور رسول صلی اللہ علیہ وسلم کے لیے. اب اس قاعدے کے مطابق ہوتا کیا تھا کہ مال کے کل پانچ حصے کیے جاتے تھے, چار حصے مجاہدین میں ہی تقسیم کیے جاتے تھے, اور ایک حصہ جو بچتا تھا اس کے پھر پانچ حصے کیے جاتے تھے. واضح ہو گیا؟ سارا مال سوئی دھاگے سمیت پانچ حصے, پانچ میں سے چار جنہوں نے جنگ لڑی ان کو دے دیا جاتا, اور جو ایک حصہ ہوتا خمس جس کو کہا گیا, ون ففتھ, وہ کس کا ہوتا؟ اللہ اور رسول کا. اس کے پھر آگے پانچ حصے ہوتے, وہ پانچ پھر کس طرح تقسیم ہوتے؟ اس کی تقسیم پھر بتائی گئی. اس میں اللہ اور رسول کے لیے جو حصہ ہوتا وہ دوبارہ جہاد کی تیاری میں استعمال ہوتا. پھر ولی ذی القربا, رشتہ داروں کے لیے, کس کے رشتہ دار؟ حضور صلی اللہ علیہ وسلم کے. والیتامہ اور یتیم, والمساکین اور مسکین, وابن السبیل اور مسافر, یعنی ان پر تقسیم ہوتا. پھر اسی طرح یہ کہ جو حصہ مجاہدین میں جاتا تھا اس کی تقسیم بھی برابر نہیں ہوتی تھی, اس میں بھی جو پیدل جنگ کرتے تھے ان کا ایک حصہ ہوتا, اور جو سواری لے کر جاتے تھے ان کو تین حصے ملتے. وہ کیوں؟ اس لیے کہ انہوں نے خرچ بھی زیادہ کیا, یعنی سواری لے کر آئے, اور جو صرف خود آتے تو ان کے لیے ایک حصہ ہوتا. اب جو حضور صلی اللہ علیہ وسلم کا حصہ تھا اس کے بارے میں حدیث میں آتا ہے کہ آپ نے فرمایا کہ میرا جو پانچواں حصہ ہے وہ بھی مسلمانوں کے مصالح پر ہی خرچ ہوتا ہے. ٹھیک ہے, اصل میں ہوتا یہ تھا کہ عربوں میں اسلام سے پہلے جو جنگیں ہوتی اس میں جو کچھ ہاتھ لگتا اس उसमें जो कबीले का सरदार होता था उसको चौथाई मिलता, यानी उनका लोकल कानून जो था। लेकिन इस्लाम ने आकर उसे क्या किया, पांचवा कर दिया, ठीक है। और वो पांचवा भी आप अपनी जात पर नहीं बल्कि आम मसलहतों पर खर्च करते। उसमें सबसे पहले आपके रिश्तेदारों को दिया जाता, फिर यतीमों और मिसकीनों को, मुसाफिरों को और दीगर रिफाह आमा के कामों में। इसके बाद भी यही फरमाया कि इन कुंतुम आमंतुम बिल्ला, अगर तुम अल्लाह पर ईमान रखते हो। यानी कानून ही नहीं सिर्फ दिया गया, सिर्फ तकसीम ही नहीं दी गई, सिर्फ कोई फार्मूला ही नहीं बता दिया गया तकसीम करने का, बल्कि उसके साथ साथ बुनियाद भी दी गई। और वो क्या, कि अगर तुम अल्लाह पर ईमान रखते हो, तो इससे क्या पता चलता है कि जो शख्स अल्लाह पर ईमान रखता हो उसे अल्लाह ताला के फैसलों पर भी राजी होना है, उसके कानून पर भी राजी होना है। यानी अल्लाह ताला को मानने का मतलब सिर्फ ये नहीं कि मैं मानती हूँ कि अल्लाह ताला मौजूद हैं और वो एक हैं और वो बादशाह हैं और वो सब पैदा करने वाले हैं, इतना ही काफी नहीं, बल्कि इससे आगे क्या जरूरी है कि उसके कानून को भी, उसके अहकामात को भी माना जाए। इसीलिए आप देख रहे हैं कि बार बार इस सूरत में ईमान की बात हो रही है, और सिर्फ अल्लाह पर ईमान नहीं, उस चीज को भी मानना जरूरी है जो उसने अपने बंदे पर उतारा जंगे बदर के दिन। क्या उतारा था? फरिश्तों को उतारा था। यानी किसी शख्स का ईमान मुकम्मल नहीं हो सकता जब तक कि वो अल्लाह के अलावा फरिश्तों को भी न माने। और क्या उतरा था? बारिश उतरी थी, और ये बारिश एक मौजज़ाना बारिश थी जिसकी वजह से मुसलमानों को अल्लाह के इज़्ज़त से कामयाबी हुई थी। तो ये खास जो मौजज़ा उस दिन वाक़े हुआ था बारिश की शक्ल में, इसको भी अल्लाह ताला का इनाम और अल्लाह ताला की तरफ से एक खास करम मानना जरूरी था। यानी ये मानने की बजाय कि ये हमारी ताकत और हमारी बहादुरी थी, तुम्हारे दिल में क्या होना चाहिए कि ये अल्लाह ताला का खास करम था हम पर। फिर जंगे बदर के दिन को यौमुल फुरकान कहा गया, क्यों? इसलिए कि उस दिन हक और बातिल के दरमियान एक वाज़े फर्क हो गया था। यानी जंगे बदर ने ये साबित कर दिया था कि दोनों ग्रोहों में से कौन सच्चा है और कौन नहीं। यौमल तखल जमान, जिस दिन दो जमातें मिली थीं, दो से मुराद एक तरफ कौन था, मुसलमान, और दूसरी तरफ काफिर। वल्लाहु अला कुल्ली शयइन कदीर, और इस दिन ने क्या साबित कर दिखाया कि अल्लाह हर चीज पर कुदरत रखने वाला है। वो दिन वो था, इज अंतुम बिल उद्वत दुनिया, जब तुम करीब के किनारे की तरफ थे। उद्वा, उद्वा कहते हैं किनारे को, जानिब को, तरफ को, साइड को, यानी मदीने वाली साइड पर थे तुम। वहुम, और वो कौन, काफिर। बिल उद्वत कुस्वा, दूर के किनारे पर थे। कुस्वा मस्जिद अक्सा कहते हैं ना, दूर की मस्जिद, अक्सा बईद के लिए इस्तेमाल होता है। यानी काफिर उस किनारे पर थे जो मदीने से निस्बतन दूर था। वह रकब, और काफिला, कौन सा काफिला, तजारती काफिला। असल मिनकुम, निचली तरफ था, नशेब पर था, मिनकुम तुमसे, यानी पहाड़ से बहुत दूर मगरिब की तरफ नशेब में था, जबकि बदर का मकाम जहां जंग हुई थी वो बुलंदी पर था। ये बात करने की क्या जरूरत है? आपके जहन में क्या ख्याल आता है? ये क्यों कहा जा रहा है, तुम यहां थे, वो वहां थे, काफिला वहां था? क्योंकि एक अरसे तक मेरे जहन में ये ख्याल बहुत पिंच करता था, ये बातें क्यों की गई हैं। कुरान पाक में तो कोई लफ्ज भी जायद नहीं है, ये कहने की क्या जरूरत है, बस जहां थे सो थे। यहाँ पर दरअसल मैदान जंग का नक्शा खींचा जा रहा है, जंगी हिकमत अमली बताई जा रही है कि तुम वॉर स्ट्रेटेजी के मुताबिक कोई बहुत अच्छी जगह पर नहीं थे, तुम्हारी प्लेसमेंट कोई बहुत अच्छी नहीं थी, कि फिजिकली तुम ऐसे मकाम पर थे कि तुम्हें जंग जीतने का मौका मिलता। तुम तो ऐसी जगह थे जो जंग जीतने के एतबार से काफी न थी, फायदा मंद न थी। इसको पीछे से रिलेट करें ना, गनीमत का कानून दिया जा रहा है और फिर उसके बाद बताया जा रहा है अगर तुम अल्लाह पे ईमान रखते हो और जो चीज हमने उस दिन उतारी उस खास चीज की तरफ फिर क्यों मानने को इशारा किया गया, तो ये अल्लाह का फैसला था, अल्लाह ने मदद की थी तुम्हारी जब तुम्हें ये माल मिला है। क्योंकि होता यह है कि मुसलमानों को जब माल मिलता है, दुनिया मिलती है, तो झगड़ने लगते हैं, आपस के ताल्लुकात हमेशा इनके दुनिया की वजह से खराब होते हैं, दुनिया का मफाद बीच में आता है, तो उसको जहन से बिल्कुल निकाला जा रहा है। मत समझो कि ये जो कुछ तुम्हें मिला ये तुम्हारी किसी कोशिश का, ये तुम्हारी किसी हिकमत अमली का या तुम्हारी किसी पोजीशन का नतीजा था, तुम्हारी कोशिशों का नतीजा नहीं था। तुम तो देखो तुम खड़े कहाँ थे, तुम तो इस वाले किनारे पे थे और दुश्मन उधर को था और काफिला दूर से जा रहा था निकल के, और तुम निकले थे काफिले का पीछा करने को। मालूम है ना आपको मुसलमान मदीना से किस काम को निकले थे, काफले का पीछा करने को, और काफला तो वो नीचे से निकल के चला गया, वर्रकबु असफल मिनकुम, ये फालतू लफ्ज नहीं डाले गए बीच में, लेकिन आमतौर पर हम ये आयतें पढ़ते हैं और बस वो लफ्ज पढ़ के आगे निकल जाते हैं, रूह पे गौर नहीं करते कि ये कहाँ क्यों गया। बहरहाल ये कहना भी कि वर्रकबु असफल मिनकुम, तुम निकले थे काफले को और काफला तो अपना रास्ता बदल चुका था, वो समुन्दर के करीब करीब से गुजर के जा रहा था और बीच में दुश्मन का लश्कर था और अचानक मुठभेड़ हो गई। वलौ तवाअत तुम लख्तलफ तुम फिल मियाद, और अगर पहले से तुम्हारे और उनके दरमियान मुकाबले की करारदाद हो चुकी होती तो तुम जरूर इस मौके पे पहलू तही कर जाते, तुम लड़ने को ना निकलते। यानी अगर बाकायदा प्लान्ड वॉर होती तो तुम ना निकलते, ये तो इत्तेफाक हो गया, तुम निकले थे किसी और काम से, पेश आ गया एक और वाकया। कमा अखरजा का रब्बु का मिन बैतिक बिलहक, ये तो अल्लाह ने निकाला था, ये तो उसने असबाब पैदा कर दिए थे। यानी वो तिजारती काफला जिसकी वजह से तुम घरों से निकले थे, वो भी मक्का से आने वाले लश्करे कुफार से करीब और तुम्हारी जद से बाहर था। अब आप जरा से इमेजिन कर रहे, बहुत सिंपल सा नक्शा इसका, कि मदीना है, मदीना से करीब वाले हिस्से में मुसलमान है, परले हिस्से पे काफिर है और काफिला उससे भी दूर है। तुम निकले हो काफिले को पाने के लिए और वो तो तुम्हारी जद से निकल के गया है? वो तुम्हारी निस्बत तुम्हारे दुश्मनों के करीब था, इसलिए तुम तो उस तक पहुंच ही नहीं सकते थे, और जब वो निकल गया और तुम अपने घरों से निकल आए तो सामने एक लश्कर को पाया। अगर ये लश्कर पहले से प्लान तरीके से जंग करने को आता तो तुम्हारी तादाद की किल्लत और तुम्हारी बेसरो सामानी ऐसी थी कि तुम मुकाबला न कर सकते। वलौ तवाअत तुम, तवादा का क्या मतलब होता है, वादा करना, अगर तुमने आपस में तय किया होता, तवादा बाब तफाउल से है, एक दूसरे से वादा करना, अगर तुमने कुफार के साथ जंग करने का कोई वादा किया होता, लख्तलख तुम फिल मियाद, तो तुम मियाद किसको कहते हैं, मुकर्रर जगह मुकर्रर वक्त, تم اس سے اختلاف کر جاتے، پہلو تہی کر جاتے. ایکچولی ہمیں جب جنگیں پڑھائی جاتی ہیں نا، تو وہ اصل روح نہیں دی جاتی، وہ مقصد نہیں دیا جاتا، بس فیکٹس بتایا جاتا ہے. یہ اتنے تھے، اتنے گھوڑے تھے، اتنے پیادہ تھے، فلانے فلانے تھے، اور وہ نکلے اور وہ ادھر سے وہ آئے، اور یہاں جنگ ہوئی، اتنے مارے گئے، اتنے زرہ وقتر کی فلان. ہمیشہ میں نے تو اسی طرح کلاس روم میں بیٹھ کے جنگوں کا پڑھا ہے یا سنا ہے، اور مجھے کبھی بھی سمجھ میں نہیں آتا کہ یہ پھر ہوا کیا. یعنی اللہ کے رسول صلی اللہ علیہ وسلم ایک غزوہ میں ہوں، اب کیوں اس کو یوم الفرقان کہا گیا کہ حق اور باطل کے درمیان فرق کر دینے والا دن؟ کیونکہ اگلی آیتیں بھی سمجھ نہیں آ سکتی اگر یہ آیت سمجھ نہ آئے. قافلہ تو مسلمانوں کی زد سے باہر 3 میل کے فاصلے پر سمندر کے کنارے کنارے چل رہا تھا. اس نقشہ جنگ سے یہ بتانا مقصود ہے کہ جنگی اعتبار سے مسلمان بالکل بے موقع اور ایک غلط جگہ پر تھے، جہاں سے دشمن پہ قابو پانے بلکہ اپنی جان بچانے کا بھی کوئی امکان ظاہری اعتبار سے نہیں تھا. کیوں؟ اس لیے کہ مسلمانوں کے حصے میں جو جگہ آئی تھی وہ ریتلی زمین تھی، جس پہ قدم رکھنا دوبھر تھا. اگر سمجھنا ہے تو کسی دن بیچ پہ چلے جائیں اور ریت پہ چل کے دیکھیں، گیلی والی پہ نہیں، سوکھی والی پہ، پھر آپ کو پتا چلے کہ یہ بار بار کیوں کہا جاتا ہے، یہ اس ریت والی زمین کا مینشن کیوں ہوتا ہے، کہ تم تو دنیاوی اعتبار سے، جنگی اعتبار سے ایک بہت ہی ایسی ناقص جگہ پر تھے جہاں سے کامیاب ہونا ناممکنات میں سے تھا. ولیکن، لیکن یہ ہو کیا گیا سب کچھ؟ یہ کیا اتفاق تھا؟ لیقضی اللہ امرا کان مفعولا، جو کچھ پیش آیا وہ اس لیے تھا کہ جس بات کا فیصلہ اللہ کر چکا تھا اسے ظہور میں لے آئے. جو اللہ تعالی کرنا چاہتا تھا وہ ہو جائے. یعنی اللہ نے اس جنگ کا ہونا جو لکھ رکھا تھا، اس کے لیے اس نے اسباب پیدا کر دیے. لِيَهْلِكَ مَنْ هَلَكَ عَنْ بَيِّنَةٍ وَيَحْيَى مَنْ حَيَّ عَنْ بَيِّنَةٍ، تاکہ ہلاک ہو جس نے ہلاک ہونا ہے دلیل روشن کے ساتھ، اور زندہ رہے جسے زندہ رہنا ہے دلیل روشن کے ساتھ. وَإِنَّ اللَّهَ لَسَمِيعٌ عَلِيمٌ، اور بے شک اللہ سننے والا جاننے والا ہے. اس جنگ نے عملی طور پر یہ ثابت کر دیا تھا کہ مسلمان حق پر ہیں، سچے ہیں، ان کا راستہ درست ہے. کیوں؟ ایک وجہ تو آپ کو معلوم ہے کہ ابو جہل نے نکلنے سے پہلے کعبے کا پردہ پکڑ کر کیا کہا تھا، پیچھے پڑ چکے ہیں نا، ان تستفتحوا فقد جاءکم الفتح. اس نے کہا تھا، یا اللہ ان دو گروہوں میں سے جو حق پر ہے تو اسے کامیابی دے. ایک دلیل تو یہ پتا چلی کہ اللہ نے جب مسلمانوں کو کامیابی دی تو پتا چلا کہ یہ حق پر ہیں، خود ان کے اپنے کہنے کے مطابق. نمبر دو یہ کہ یہ جنگ پلانڈ نہیں تھی. نمبر تین، مسلمانوں کی پلیسمنٹ ایسی نہ تھی. یہ تو اللہ نے فرشتے اتارے اور بارش اتاری، اسی لیے تو خاص طور پر اس کو ماننے کے لیے کہا جا رہا ہے، کہ وہ بھی دھیان میں رکھو. تو یہ سب تو اللہ کا فیصلہ تھا، اللہ کا خاص انعام تھا کہ اس نے بے سر و سامانی کی حالت میں بغیر مادی اسباب کے تمہیں کامیابی عطا کی، تاکہ لوگوں کو اس بات کا یقین آ جائے کہ تمہارے ساتھ اللہ ہے اور تم حق پر ہو، تاکہ اس کے بعد اگر کوئی کفر اور شرک کی طرف جانا چاہتا ہے تو وہ پھر سوچ سمجھ کے جائے. لِيَهْلِكَ مَنْ هَلَكَ عَنْ بَيِّنَةٍ وَيَحْيَى، اور جو زندہ رہنا چاہتا ہے یعنی اسلام پر، کیونکہ اسلام کی سچائی کا عملی مظاہرہ وہ کہاں دیکھ چکا ہے؟ بدر کے میدان میں، یوم الفرقان میں. یعنی اب جو مسلمان ہے وہ दलील के साथ मुसलमान रहे, दलील के साथ ईमान पर जिंदा रहे, और वो दलील क्या थी? अल्लाह की मदद कि मुसलमान हक पर हैं। गोया बद्र की शक्ल में अल्लाह ताला ने लोगों के सामने हक और बातिल को पूरी तरह वाजिह कर दिया कि इसके बाद जो जिसका साथ दे वो सोच समझ कर दे। ये मुराद है।